नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले राज्य र निजी क्षेत्र मिलेर जान सके मात्र पर्यटन क्षेत्रले चाँडो फड्को मार्ने बताउनु भएको छ। पूर्वी चितवनको रत्नगरमा निर्माण गरिएको हंस मनोरञ्जन केन्द्रको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सबै क्षेत्रमा राज्यले लगानी गर्न नसक्ने भएकाले निजी क्षेत्रले पनि लगानी गरे पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो। पर्यटन क्षेत्रको विकासका लागि सरकारको मात्र मुख नताकी निजी क्षेत्रले संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो। हाल निश्चित क्षेत्रमा मात्र पर्यटकको आगमन हुने भएकाले नयाँ पर्यटकीय क्षेत्रमा समेत उनीहरूको आकर्षण गराउन प्याकेजका कार्यक्रम ल्याई बसाई लम्ब्याउनु पर्ने मन्त्री आचार्यले बताउनुभयो। अहिले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले टुरिज्मको विकासका लागि छिट्टै 3 ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार लागि परेको उहाँको भनाइ छ। विमानस्थल निर्माण भइसकेपछि पर्यटक सोझै आफ्नो देशबाट पर्यटकीय क्षेत्रमा पुग्ने मन्त्री आचार्यको कथन थियो। 3-4 वर्ष यता नेपालमा पर्यटन व्यवसाय फस्टाउँदै गएको आफूले पाएको भन्दै मन्त्री आचार्यले यसको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। पर्यटक नभित्राएसम्म देशको विकासको सम्भावना नभएको भन्दै मन्त्री आचार्यले पर्यटन भित्राउनका लागि जहाजको सङ्ख्या बढाएर विमानस्थलको स्तर वृद्धि गर्ने काममा सरकार लागेको बताउनुभयो। आउँदो 5 वर्षभित्रमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी 22 जहाज थप गर्ने योजना सरकारको रहेको उहाँले बताउनुभयो। फरक प्रसङ्गमा मन्त्री आचार्यले तोकेकी मितिमा जनताले लोकतान्त्रिक संविधान पाउने विश्वास दिलाउनुभयो। वर्तमान सरकार संयुक्त सरकार भएकाले काममा केही ढिलाइ देखिए तापनि समयमै जनताले संविधान पाउने उहाँले दोहोऱ्याउनुभयो। मन्त्री आचार्यले सरकारको पहिलो प्राथमिकता संविधान रहेको जानकारी गराउँदै सुशासन र विकास दोस्रो र तेस्रो प्राथमिकतामा रहेको उहाँको भनाइ छ। 6 महिनामा स्थानीय निकायको चुनाव गर्ने भनिए तापनि नयाँ सहमति गरेर कार्तिक वा मङ्सिरमा चुनाव गराउने गरी सहमति गर्नुपर्ने उहाँले बताउनुभयो। मन्त्री आचार्यले राज्य पुनर्संरचना नेपालको भौगोलिक अवस्थाको मूल्याङ्कन गरेर गरिनुपर्ने बताउँदै जाति भाषा धर्म संस्कृति भूगोल सबै सुहाउने गरी राज्यको पुनर्संरचना गर्न जनताले मत दिएको बताउनुभयो। कार्यक्रममा सभासद द्वय शेषनाथ अधिकारी र कृष्ण भक्त पोखरेलले पर्यटक भित्राउने गरी निजी क्षेत्रले गर्ने काममा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कङ्ग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष जयन थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कल्याण जोशी, रत्नगर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, होटल व्यवसाय सङ्घ चितवनका अध्यक्ष मान्दु बराल, चितवन उद्योग सङ्घका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, रत्नगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वन, पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले 49 जना सञ्चालक रहेको सो मनोरञ्जन केन्द्र निर्माणका लागि 5 करोड रुपियाँ खर्च भइसकेको जानकारी दिनुभयो। उद्घाटन कार्यक्रम केन्द्रका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको थियो। पूर्व राजा ज्ञानेन्द्र शाह जिल्लाको धार्मिक स्थलहरूको अवलोकनका लागि यही वैशाख 12 गते चितवन आउनुहुने भएको छ। पत्नी कोमलसँगै बिहान 10 बजे गाडीमा सिमराबाट चितवन आउने शाहलाई रत्नगरमा भव्य स्वागत गर्ने कार्यक्रम रहेको नागरिक अभिनन्दन मूल समारोह समिति चितवनका सहसचिव हरि अधिकारीले जानकारी दिनुभयो। 12 गते नै शाहले रत्नगर एक निपनीमा रहेको हरिहर मन्दिर, पदमपुरको कमलचौरमा रहेको बौद्ध गुम्बामा पूजा गर्ने र सोही दिन जुटपानीको तोलाराम चोकमा जनतासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको अधिकारीले जानकारी दिनुभयो। त्यस्तै 13 गते नारायणी कला मन्दिरमा पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले गर्ने कार्यक्रममा सहभागी भई नानगढकै पशुपतिनाथ गौरेश्वर मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो। राज संस्थाको अन्त्यपछि पहिलोपटक चितवन आउन लाग्नुभएका शाहको धार्मिक स्थलको अवलोकन भ्रमण भने पनि जनतासँग जनसम्पर्क बढाउन आउन लागेको बुझिएको छ। नेपाल स्काउट चितवनको एक प्रतिनिधि मण्डलले आज युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलसँग भेट गरेको छ। जिल्ला स्काउट चितवनका आयुक्त तीर्थराज नेपानेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले युवा मन्त्री पौडेललाई भेटी जिल्ला स्काउट कार्यालय चितवनको नयाँ भवन निर्माणका लागि आर्थिक सहयोग माग गरेको छ। भेटमा युवा मन्त्री पौडेलले भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको भेटपछि जिल्ला आयुक्त नेपानेले जानकारी दिनुभयो। स्काउटिङ गतिविधिमा अग्रणी जिल्लाको रूपमा रहेको चितवनको जिल्ला स्काउट कार्यालय भवन जीर्ण भएकाले सो भवनलाई भत्काई नयाँ बनाउनु पर्ने आवश्यकता महसुस गरी जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय भरतपुरको सिफारिस सहित सहयोग रकम माग गरेको प्रतिनिधिमण्डलका सदस्य तथा चितवनका स्काउट लिडर दिनेश पाण्डेले जानकारी दिनुभयो। चितवनको ग्रामीण भेगमा सञ्चालन गरिएका साक्षरता कक्षा प्रभावकारी देखिएको छ। जिल्लालाई सन् 2015 पूर्ण साक्षर जिल्ला घोषणा गर्ने शिक्षा कार्यालयको अभियान अन्तर्गत आज पूर्वी चितवनको कठार गाविसमा गरेको अनुगमनपछि कक्षा प्रभावकारी भएको पाइएको हो। कठार गाविसको 9 ओडाहरूमा हाल 89 साक्षरता कक्षाहरूमा 2305 निरक्षर साक्षर अभियानमा सहभागी भएको कठार गाविस साक्षर अभियानका कार्यक्रम संयोजक बलराम बरदेवाले जानकारी दिनुभयो। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मासहित सञ्चारकर्मीहरूको सहभागिता रहेको सो अनुगमनमा कठारमा सञ्चालनमा रहेका विभिन्न साक्षरता कक्षाहरूको अनुगमन गरिएको थियो। साक्षरता कक्षा सञ्चालन नहुँदासम्म आफूहरूलाई पढ्नुपर्छ भन्ने जानकारी नभएको बताउँदै कक्षामा सहभागी महिलाहरूले साक्षरता कक्षाबाट आफूहरूलाई धेरै कुराको ज्ञान मिलेको समेत बताएका छन्। तर यसरी जिल्लाभर साक्षरता कक्षा सञ्चालन भइरहँदा समेत कक्षामा पुरुषहरूको उपस्थिति भने ज्यादै न्यून रहेको छ। यसबीच आज कठार गाविसमा साक्षर कक्षा सञ्चालन गर्ने जिम्मा पाएको कठार सामुदायिक अध्ययन केन्द्रले साक्षर कक्षामा सहभागी उत्कृष्ट एवं ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। केन्द्रले सञ्चालन गरेको साक्षर कक्षामा सहभागी छनिया चौधरी र दण्डकुमारी मगरलाई दोसल्ला र बुद्धिमान बेकलाई ढाकाको टोपी लगाई जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सम्मान गर्नुभएको थियो। चर्को लोडसेडिङका कारण विद्युतीय सामग्रीहरूको व्यवसाय धरापमा परेको भन्दै विद्युत व्यवसायहरूले चिन्ता व्यक्त गरेका छन्। आज पूर्वी चितवन विद्युत व्यवसाय सङ्घ रत्नगरको प्रथम साधारण सभामा बोल्दै व्यवसायीहरूले लोडसेडिङका कारण व्यवसायमा गिरावट आएको बताएका थिए। लोडसेडिङका कारण विद्युतीय सामग्रीको कारोबारमा कमी आएको भन्दै उनीहरूले व्यवसायीहरू एकजुट भएर व्यवसाय प्रवर्धनमा लाग्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला विद्युत व्यवसाय सङ्घका अध्यक्ष लेखनाथ सापकोटाले लोडसेडिङका कारण व्यवसायमा गिरावट आएको भन्दै हाइड्रो पावर निर्माणको लागि पहल भइरहेको बताउनुभयो। हाइड्रो पावर निर्माणको लागि विद्युत व्यवसायहरू आर्थिक रूपमा सक्षम रहेको बताउँदै उहाँले त्यसको लागि महासङ्घमा प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो। कार्यक्रममा रत्नगर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, चितवन जिल्ला विद्युत व्यवसाय सङ्घका द्वितीय उपाध्यक्ष मनोज कुमार बर्नवाल, पूर्वी चितवन विद्युत व्यवसाय सङ्घका सल्लाहकार उत्तम घिमिरे लगायतले बोल्नुभएको थियो। सङ्घका अध्यक्ष लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव कृष्ण प्रसाद दुलालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। रत्नगरमा 27 विद्युत व्यवसायी रहेका छन्। घर तथा कोठाहरू सजावटको लागि प्रयोग गर्ने काठको सामग्रीहरूको लागि फर्निचर खोल्ने क्रम दिनानुदिन बढिरहेको छ। हाल चितवनमा लगभग 150 बढी फर्निचर व्यवसायीले धमाधम फर्निचर व्यवसाय गरे तापनि उद्योग वाणिज्य सङ्घ चितवनमा भने वस्तुगत सदस्यता लिनेहरूमा लगभग 116 सदस्य सङ्ख्या रहेको उद्योग वाणिज्य सङ्घ चितवनले जनाएको छ। जसमध्ये चितवन उद्योग वाणिज्य सङ्घमा हालसम्म करिब 60 फर्महरू मात्र आबद्ध रहेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कल्याण जोशीले जानकारी दिनुभयो। फर्निचर व्यवसाय गरेर बसे तापनि उद्योग वाणिज्य सङ्घमा आबद्ध हुन भने कुनै पनि नियमहरू हालसम्म लागू नभएको अध्यक्ष जोशीले बताउनुभयो। उद्योग वाणिज्य सङ्घ चितवनमा आबद्ध भए तापनि टाँडी पर्साको छुट्टै सङ्घमा फर्निचर व्यवसाय भएको उहाँले बताउनुभयो। किराना व्यवसाय समिति रत्नगरको आयोजनामा आज भएको खुल्ला रक्तदान कार्यक्रममा 15 जनाले रक्तदान गरेका छन्। कार्यक्रममा 3 महिलासहित 15 जनाले रक्तदान गरेका हुन्। रत्नगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वन प्रमुख अतिथि रहनुभएको रक्तदान कार्यक्रममा नेपाली कङ्ग्रेस नगर सभापति रूपनराज घिमिरे, नेकपा एमाले नगर अध्यक्ष प्रेमनाथ दुवाडी, किराना व्यवसाय समितिका सदस्य ओमप्रकाश कलवार लगायतले बोल्नुभएको थियो। कार्यक्रम किराना व्यवसाय समिति रत्नगरका अध्यक्ष एमनाथ आचार्य अध्यक्षतामा भएको थियो। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको प्रस्ताव नम्बर 1325 र 1820 सम्बन्धी राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समितिको समीक्षा बैठक आज जिल्ला विकास समितिमा सम्पन्न भएको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव साधुराम सापकोटा र साथी संस्थाका संयोजक वन्दना राणाको सहजीकरणमा सञ्चालन गरिएको बैठकमा 1325 र 1820 सम्बन्धी हरेक जिल्लामा प्रमुख जिल्लाधिकारीको समझगतमा राष्ट्रिय कार्ययोजना समन्वय समिति बनेको र जिल्लाका अन्य विषयगत सरकारी कार्यालयहरू सदस्य रहेको र यसै अन्तर्गत विषयगत कार्यालयले हालसम्म गरेको कामको समीक्षा गरिएको हो। सुरक्षा परिषदको प्रस्ताव नम्बर 1325ले महिला शान्ति र सुरक्षाको विषयलाई उठान गरेको र सन् 2000 नेपाल सरकारद्वारा हस्ताक्षर गरिएको यस प्रस्ताव अन्तर्राष्ट्रिय कानुन सर हुने र सबै सदस्य राष्ट्रले बाध्यकारी रूपमा पालना गर्नुपर्ने हुनाले नेपाल सरकारले समेत यसको कार्यान्वयन गरी सोको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पठाउनु पर्ने हुन्छ। महिला हिंसा तथा महिला सशक्तिकरणको निर्मूल पार्ने उद्देश्यका साथ अस्ट्रेलियन डेभलपमेन्ट कोअपरेसन, एसियन डेभलपमेन्ट कोअपरेसन र केयर नेपालको सहयोगमा कालिका सामुदायिक महिला विकास केन्द्र माडीद्वारा आयोजित रूपान्तरणका लागि महिला सशक्तिकरण तेस्रो सक्षम कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा र मनोसामाजिक स्वास्थ्य सम्बन्धी 5 दिने तालिम आजदेखि नारायणगढमा सुरु भएको छ। तालिममा पश्चिम चितवनका 6 सहित माडीका 4 गाविस गरी 10 गाविसबाट 18 महिला सहजकर्ताहरूले सहभागिता जनाएका छन्। तालिममा केयर नेपाल भरतपुरका मनोसामाजिक अधिकृत देवी शाहले प्रशिक्षण दिनुभएको छ। नवलप्रासी जिल्लाका सूर्य क्षेत्रको वन क्षेत्रमा लागेको डडेलोका कारण 10,000 हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। डडेलोले क्षति पुर्याउने क्रम बढ्दै जान थालेपछि जिल्ला वन कार्यालयले नियन्त्रणको प्रयास सुरु गरेको जनाएको छ। चैतको 3rd सातादेखि सामुदायिक र राष्ट्रिय वनमा लागेको डडेलो वैशाखको 1st सातादेखि नियन्त्रणमा आउन थालेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मोहन राज काफ्लेले बताउनुभयो। काफ्लेका अनुसार वनमा लागेको डडेलो क्रमशः अन्य वन क्षेत्रमा पनि बढ्दै थालेपछि स्थानीय बासिन्दा वन उपभोक्ता समिति र प्रहरीको सहयोगमा नियन्त्रणमा ल्याउन थालिएको हो। चुरे क्षेत्रका 12 भन्दा बढी वनमा लागेको डडेलोबाट 10,000 हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको हो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, पेट्रोलियम पदार्थको मूल्य बढाउने सरकारको तयारीप्रति तपाईँको विचार के छ? ए घाटा पूर्ति गर्न होला, बे उपभोक्ताको ढाड सेक्ने काम, र सी आलोचित बन्ने काम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0556 63 063, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। मौसम हेरी यसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारीसँगै आजको लागि अर्पण स्थानीय समाचारको समय सकिएको छ। ध्रुवराज खनाल आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण स्थानीय